حاضرین، اس شبنمی رات کے نشے کو دوبالا کرنے کی غرض سے ایک غزل اور یاد آ رہی ہے، جس کا ایک شعر پیش ہے۔ پوچھا جو کسی نے کبھی ہوتی ہے جوانی کیا، ہم چہرے سے بوتل کے گھونگھٹ کو ہٹا دیں گے۔ نشہ گزرے گا اپنی حد سے اگر کیف کا ساز ٹوٹ جائے گا، پھر لو اپنی مد بھری ہاتھ سے جام چھوٹ جائے گا۔ بے خودی کی نقاب اٹھا زندگی سے نظر ملانے دے، میں بہت پی چکا ہوں ایسا پی، اب ذرا ہوش میں بھی ماحول کو رنگی ہم، ماحول کو رنگی ہم، ایک روز بنا دیں گے ماحول کو رنگی ہم، ایک روز بنا دیں گے ہم، خود نہ پیئیں لیکن، ہم خود نہ پیئیں لیکن ساقی کو پلا دیں گے، ہم خود نہ پیئیں لیکن ساقی کو پلا دیں گے۔ ماحول کو رنگی ہم، ایک روز بنا دیں گے۔ हर जाम रहा खाली, खामोश न बैठेंगे कर जाम रहा खाली, खामोश न बैठेंगे, खामोश न बैठेंगे। साकी तेरी महफिल में, साकी तेरी महफिल में, तूफान उठा दे। साकी तेरी महफिल में तूफान उठा देंगे, माहौल को रंगी हम एक रोज बना देंगे। ईमान का गम ना कर, थोड़ी सी तो पी जाहिद, गम ना कर, थोड़ी सी तो पी जाहिद, ईमान का गम ना कर, थोड़ी सी तो पी जाहिद, थोड़ी सी तो पी जाहिद। वादा रहा अल्लाह से, वादा रहा अल्लाह से, हम माफी दिलाते, वादा रहा अल्लाह से, हम माफी दिला देंगे, माहौल को रंगी हम एक रोज बना देंगे। खाने में ले आओ, मैं खाने में ले आओ, इंसान बना देंगे। मैं खाने में ले आओ, इंसान बना देंगे, माहौल को रंगी हम बना देंगे। हम खुद न पिए लेकिन हम खुद न पिए लेकिन साकी को पिला देंगे। माहौल को रंगी हम एक रोज बना देंगे। माहौल को रंगी हम एक रोज बना देंगे।